पछिल्लो अपडेट अनुसार यो सिरिङ्ग प्रहरी चौकी अन्तर्गत हर्दी नेता बिरबास बले टक्सार होइन हुँगामा 15 घर पूर्ण रूपमा क्षति भएको भन्ने जानकारी छ। हजुर हजुर। र त्यसपछि रिडीमा पनि करिब 15 घरमा भत्के सर्केको भन्ने छ। हजुर। र वानी टक्सरमा पनि छ त 10-11 घरहरू भत्केको भन्ने जानकारी आएको छ। हजुर। अनि अरू अरू खोला लाइनमा जस्तो कि तपाईँको मजुवातिर जुवानतिर यो खोला लाइनमा पनि उर्ली खोलातिर होइन उर्ली खोला भन्ने ठाउँतिर अलिकति क्षति भएको छ। प्रहरी यो फोन सम्पर्क नभएर पूर्ण रूपमा एकदिन जानकारी आएको छैन। धेरै ठाउँमा विद्यालय भवन त्यसपछि व्यक्तिका घर अनि त्यसपछि तपाईँको प्रहरी चौकीहरू होइन यसरी चाहिँ क्षति हुन गइरहेको छ र जानकारी आउन बाँकी छ।